मिठो सपना सकिनौ कि मेरो यारका पाना यो मन किन रुन्थ्यो भेटै हुन पर्दैन तिमीसँग चाहिँ भातको खबर सुन्न पाए हुन्थ्यो हिजो देखि नमिठो सपना सकिनौ कि मेरो यारका पाना भातको खबर सुन्न पाए हुन्थ्यो भेटै हुन पर्दैन तिमीसँग चाहिँ भातको खबर सुन्न पाए हुन्थ्यो सुन्न पाए हुन्थ्यो भेटै हुन पर्दैन। भात खाए